लास कस्तो हाक्ना छक सकलन यमी भाजु मेजु पिन्ता ये महानगरपालिकाइन हेबया मेट्रो एफएम गुइपी फुटी खु मेगाहर्ज नेपाल बसै समाचार मुलक ज्याजो नेपाल मण्डलीय निगुगुबो नेपाल मण्डल दबुदुने ठौया नेपाल मण्डल दबुदुने फोटो पत्रकार नाटिकाजी महर्जन दिसे खानाबाला यागुजे ठौ नेवा पत्रकार टेगु राष्ट्रिय संगठन नेवा पत्रकार राष्ट्रिय दबु ये जिल्लाय नापाङ्गु सम्मेलन कोचागु खासा उगु सम्मेलन पाखे गोर्खा पत्र निपोया फोटो पत्रकार नाटिकाजी महर्जन याटा नायक अठाल पत्रकार राष्ट्रिय दबु ये जिल्ला या जिल्ला समिति या नाया जुया दिएको नि हजुर थवा ठुगु ठौया सम्मेलन फाखे नाया जुई ढुङ्का ठाइटा गजागु दायित्व न्हाने वगु ठेचो हजुर ठौ छि नाया जुया दिला नाया जुई ढुङ्का नेवा पत्रकारिता खेले थत गजागु दायित्व वा जिम्मेवारी बोर्ड जोगु थे तागु दो गुल्न नेवा टेउ पत्रकार क्षेत्र जि नेवा जुया न नेवा मुख थे टेजु न थारा जने जि उल मुजे सोनुले नेवा पत्रकार ढागा चुना न जि नेवा टेउ छुनु जने न्यूज है मीडिया हाउस डेग डेग मीडिया हाउस है पब्लिश मई उठा दुखटा वो जी आठो एजुली जी अड़ी पड़े गण या ढुंगा आज तरु जी मोल जी ठोजनी समस्या समाधान घेनाई आओ जी वो सोचे दुबई जो देहबले गु नेवाटे गु समस्या त ख व समस्या त मिडिया चाहिँ उली कभरेज यागु खणिमडु छिगु धापु घटा हजुर थटी छ ज्य चंगु थे चन छि सेबले मसु आ जी जी गोरखा पत्र फोटो प्रकार जिरुगा चिठी थासे पुरामे वनि हो आ त नेवा थोदिने उपटेका हुन पुरामे जों आ जों गोरखा पत्र गा पत्रिका जिने प्याउई रका आछन सोटी कनेवया अखबार सुई अखबार प्याउई मुगु मोला जी अलग संवाद के बिंदु टै तो छह प्या मोला टाइम मोला कने प्या कार्यक्रम गुलजी गुलजी टाई जितने लुया हो अठे पटक यथार्थ जो खेन छिपो ढ्याला अब टेगा जिने पटका कार्यक्रम बाहर मेरे जुए मको ठाजा तो जिने छह छिम पिके मेरे ये जिने टको पिकाइट मैं चुकुसा पिका झिंगा दिए मा टेगा जिने ट्या देवले छि गब्लिन छि गोर्खा पत्र दोहा वना ज्याइन दिला अब्लिन छि ये अनुयोरी प्रवृत्ति सुएको खसा ठोक ठा न्या चंगु दुगु कि नेवा तेगु थ्याया त न ब्या चंगु मडो आ खैर दिने आ देवले दिने गोर्खा पत्र दिने बाइक छिडुले दिने गोर्खा पत्र यगु कभरेज जु मेमे पत्रिका उली मखन गा टेडी ज्याजो यागमी देश किसी कार्यक्रम यागमी देश हेटाए तर ऐसा तो गुल जी फोटो खिचाई आओ न्यूज कलेक्शन एप न्यूज क्या मको जी बड़ो बड़ो वेख जिला ठोके जिन्हें नेवा माध्यम चौबी नेवा संघ संस्था चौबी आठ नेवा डे डब्बो जुल या महागोटी जुल अन्य गुल संघ संस्था डू जातीय संघ संस्था डू वो पत्रकार वो कार्यक्रम जिन्हें खुजन थे दबा बीमाला पत्रकार डू न्यूज मीडिया डू उनके छिपो दिन आवाज बीमाला खुदने सो दिन जी सौ जाएगी माला जाचो बीमाला जी थो बराबर टेंशन उठो तर ठाटे रेखा स तसान खासी छु नेवा त्यो संगठन चाहिँ ठोकठा च्युटा मटाउको ठे छिट्याएका देला तर यहाँ चाहिँ नि सङ्घर्षलाई यहाँ चाहिँ उठाउँ ठिटी चाहिँ ढ्याजो बेजो उठाउँ तर यसमा एज यहाँ नै जे ढाके छ चाहिँ बराबर जे थो चाहिँ हप्ता छ क महिना छ क अथवा दुई झिन्यानो दुई हप्ता छ कोस सम्बन्धी चाहिँ नेवा सङ्घर्ष चाहिँ ठ्याउ चाहिँ अझै अन्तक्रिया याम होला राज्य धेजनौलो आठो गुरु पत्रकार ठो नेवा पत्रकार राष्ट्रिय डबो गठन जुई ढुङ्गा आजल छु बजार बाणग दिने मिलियाङ कबर याइला ढगा दिने जो जो थुतथमा आ दिन रोलो तर अठे खसाना थो गु नेवा पत्रकार राष्ट्रिय डबो नि सुने ढुङ्गो गुदो अठे खसाना खासे नेवा खयाता उली कवेजियागो खडीमुडु अझ ध्याको खसा उखन्थेने रिसुएको खसा सगरमाथा टिभी थाकाना नेपाल भाषा नाप थिथि जनजाति टेगो भाषा बुखटाक लिकाएको ज्याजोको ख नथे ध्याको खसा तथे चिसं गु यन्चनो ख व चे चम्सन जना चंगु हेतुला यल दिने आ ध्याट निमस खथो ज्याथो यही ध्याट दिने जिमस ने आ गर्ने वाटे सन आठो गर्ने वाटे मिडिया पाकेन नेवाटे तिनी कब्ली जान्डो उपत्यका तिनी कल्चरियो थो तिनी नखचक लजी लजी तिनी धनी झुले तिनी छिप्ने जिम्मा टेच्नौलो त्यही बिजाइन टाइ तर ढासँग तिनी ऊ ढा अनुसार जायाओजी मग ठुसँग ढुकुटा हजुर थजाको अवस्था यदि ध्याको खसा आछी विशेषण आछी नेवा पत्रकार राष्ट्रिय डबो ये जिल्ला नायना जुई ढुङ्गो गुड एरिया छियाका चाँचक या फैगो मुख व समिति न्याउने गुख उके नीति आछी गु खटा वा गजागु रणनीति देखा न्याउने माली थे छ अब आठो पहुँचिने गर्नुला जिल्ला आठो पाँच मिनट निनिकनि या जिया कजु सलङ थो ते तेज नोडो मला आ सुन्दिने जने याकने जने जि मीटिंग चोले निजन पाँच मिनट नब आठो नो जने परारे गते न बजने बालक सल याके अब सुजु बुना जि बुना वाइज जने प्रस्ताव या तिके जने कारण याना आ गुक्सम वने गुक गस्किया रे हो थो जने खटया जि याके याके बिजाइने हजुर डाब्ले मुज्जा चुने ढुङ्गा तिनी ठुके त खन ह्याकेङ्केको छिगो थापो निर्वाचित कमिटी पाखे पाँचमी पाखे छलफल याना भेट निचुर प्याउँ हजुर ठोला बालाकै खखला छ्यारा सहमति वा सहकार्य पाखे झ्याउन मार्ग चुनेको ख वा सक्षु सुझाव कथा झ्याउन मागो कथा तर अठे खसान अपना मिडिया आइडी सुएको खसा नेवाटेको बाहुल्यता न दोगो ख वेकपि डको ठोगो नेवा राष्ट्रिय नेवा पत्रकार राष्ट्रिय दबले दुथेना चुङ्गु दु वा गथे दु यही सन्दर्भ ढाएको खसा गोर्खा पत्र पाखे सोमो दिने तो प्रारिकाट लिजर जो जुल मेम चाहिँ थो राष्ट्रिय पत्रिका तर पत्रिका पाखे चाहिँ थो डुज जुबी जे मखना त ए मखसा त बिना चाहिँ झिया अब पत्रिका तर्फ झियाजको बाला न्युज कभरेज जियो मको चिरो पत्रिका झियाजको बाला न्युज कभरेज जियो मको तर तरौँ पत्रिका छैन चिरो पत्रिका चाहिँ जस्तै सन्या टाइम सो न्युज जुल विभिन्न वापौ डु नेवाटे हो एफएम डु मलाई तरुवे भूमिका भेट तया मिडिया भूमिका पत्र परेका पिक्री चोपी पाँच पिन चाहिँ छौ चाहिँ सङ्घ संस्था पाके सम्मान यामा त्यहाँदेखि जे तया मलाई अब सङ्घ संस्था पाके गएर ट्याएको छु न ऊ जे मसु जो पाके पत्र नेवा पत्रकार थिएर ऊ पाके सम्मान यामा हो जो जो व्यक्तिगत विचार हजुर चिनक्तिन छ महत्वपूर्ण ख नेठना दिएको डो गुखी गोर्खापत्र सोमवागुदो तर मेमेगु राष्ट्रिय दैनिक गुख यदि कान्तिपुर सुएको खसा मेमे पत्रिका चाहिँ उली ठो नेवा पत्रकार राष्ट्रिय डबले दुठेना मुचुङ्गु ढका धाइदिएको डो वेक पिन्ट समेटेना इन्क्युको लागि के च्यागो लागि चिसाङ गेट गठेना न्याउन मालिठे छ आर्थिक समस्या ख बराबर नेवाटे चाहिँ यहाँ यहाँ खोपे उपत्यका चाहिँ गुल्न नेवाटो डो नेवाटो धेपी चाहिँ गरिबी झिम मखना छौ चाहिँ आर्थिक रूपमा चाहिँ सकेँ सम्पूर्ण डो धनिया ख तर ठो पत्रकै माध्यमे अथवा साउ सौ साउ माध्यम त्यसँग ठो उद्योगपट त्यसँग नेवा पत्रिका बिहा पनि बिहा ग्वालिया माथे छौँ तर ऊ सुकै गेजिया चाहिँ बिहा पनि मबिल वन डर ढुकट्टा अहिले मेरो चाहिँ सुकै छ आठो चिजहरू चाहिँ पत्रकार जस्तै सोध्ने गयो चाहिँ सन्या टाइम जुल अठे विभिन्न किसिमका चिज जसै मैले चिहा जुल नाना दुःख टाइम खोजेँ विभिन्न वा बहुत विभिन्न किसिम ठटौ टाल ठटौ क्षमता भ्या जुको नेवा पत्रिका पिके चाहिँ हो पिकाए त्यहाँ चाहिँ आर्थिक समस्याको कारण चाहिँ पुर सेलिङ या मलाई पत्रिका ज्ञान बिताएका बाहिर बाहिर धेरै चाहिँ छ्याउँ लाँदै बिमाला तर उठो समस्या धेरै चाहिँ थु याम सोचने साउ मार्ग में दूसरे दिन आ न्यावाड़ दिन गया था आ बही बही नगी उपसा मिया समसम टेप हो बही मुरे मुरे लामान टेप जापान टेप हो मतलब तो कहते ने दस बीस साल यो दिया अपन छह बीम अपना अच्छा मुख मुख रही सोचने जिन्होंने तो पत्रिका दिन सोचने आ जे सरकारी चे वो विभिन्न दिन आ वो तो सरकारी दूसरे दो सरकारी अजय ना समसम पत्रिका पत्रिका साउ मानते थे दस हजार पांच हजार बीस हजार वो शेयर किस मानते ने दिवक क्या हो वो बिया दिन बिया पन बियो अरे वो जो पत्रिका ने बी जो वो तो यह मानते जो तो सो जो दिन तरुण सोच का जी तो सो यहाँ से बाने ले जो आज का तो जुला नेपाल भाषा पत्रिका नेपाल भाषा को पिन्ना चंगो पत्रिका ही छो गठन ढाई खास समस्या था जुला मखला तर वो शाना तौड़ंगो समस्या ला ठोड़ो के गु पत्रिका व संचार माध्यमे जिमा व छापा पत्रकार टा जिमा व मेमे ढासे न्यवा तेगु समस्या ना दो न्यवा पत्रकार टेगु विशेष ना छी छमा छापा पत्रकार टा फोटो पत्रकार जोगो कारण है ना न्यवा तेगु तौड़ंगो संचार माध्यमे गुजाकु समस्या था दुठी जो आर्थिक स्रोत तैयार न तर ऊ किस में चाहिए पत्रकार टेव न छो दिन छो वो नवा पत्रकार टे दिन पद पत्रिका दिन तलब डेई मुखो आज गोर्खा पत्रिका जुआला पचा दिन छो दिन जी सया फू सास जी खना चुना तर अठे दिन मे मेमे पत्रकार न्यूज सोंगो पेंगो न्यूज कवर जाना न छे दिन मोला दिन जाय लाइम हो नया लाइम हो तर ए जाना नए गिन दिन महीना सोलह तलबे मोरू ठेजी जनाऊ ठे एना दिन गहना गुजरे गहना माई नेवा पत्रकार गहना माया पाई ठीक छो दिन दखो पत्रकार चुना थो दिन अंदर क्रिया या मनने चो सोचने पत्रकार वो नेवा तो साउ महाजन उपटे गया तो भी साउ महाजन तैयार तो अंतिक्रिया यह मारे हो जिन्हें सोते रहेगा ढेबले नेवार पत्रकार टेयो ठाव छगु कथाएं अलग है समस्या दो बोलियो अजर वन विशेष ना आर्थिक समस्या हजुर ठुकी यता यदि चिसा न्याके मफत टका दासा जिगु नेवाते गोपको पत्रकारिता खा वा चाहिँ सिटी हुने वा झन्झन म जुजु उनीको छिगो धापुखा हजुर अन्त नियमी भाजु मेजु पिन्ता ठाउँको सम्मेलन जोगो खा सम्मेलन ने नापा आछि नयाले दिला आउगे सम्बन्ध छु खन धेमा गुदुसा छु दैदि तो मा मेट्रो एफएम पाके पाके तो मित्र एक पाखी दिन तो अंदर बाद कई सुबह तर ये पाजु पिंत दिन छोड़ा तो निकी या जी गुल थोड़ा दिन मे पिंड दिन तो पत्रकार टे तो अथवा दिन उपटेका चोपी गुल बुद्धिजीवी साउ मैजन ते तो निगा दी रहे हो जी आती हजुर एकैको सुवादी ठाउँको मुहङ्गो ए बिहारीले नापा नया लेयादी नया जुयादीले नै एकैको पिन्तना दियो हजुर न्यामी भाजु मेजुपी नक्तिन थाना खानामाला यानागोखा नेवा पत्रकार राष्ट्रिय दबु ये जिल्ला या नया नातिकाजी महाजन लिसे ठाउँ नेवा पत्रकार टेगु राष्ट्रिय संगठन नेवा पत्रकार राष्ट्रिय दबु ये जिल्ला या नापाङ्गु सम्मेलन जुगोखा उगु सम्मेलन पाखे नाय नातिकाजी महाजन्य अध्यक्षता निछम दुजा दुगु कार्य समितिना देखेको ज्याजोको खा अले ठोगु ज्या यहाँ क्षेत्रपाटी पार्टी प्यालेसे जोगो खासा ठोगु नापाङ्गु सम्मेलन पाखे नाय महाजन्य नापा नवीन जोशी रत्नकाजी महाजन लु निभा अठे प्रेरणा साक्य नुकु कठान लियोगोडु अथे प्रमित साक्य छ्यान्जे रश्मिनाभेट लिउ छ्यान्जे सुरेन्द्र भक्त श्रेष्ठ दाबरी वर मधु श्रेष्ठ लिउ दाबरी लियोगोखा अथे दुजपाडे वीरेन्द्र बिनु साक्य ज्ञानबहादुर महर्जन ज्ञानका सानुकाजी महर्जन शान्तदास साक्य येलु जोशी अन्दिरा श्रेष्ठ दीपा महर्जन पौवा दङ्गोल किसामान ज्याफु बिगेन तुलाडर अमित स्थापित पुण्यराज साक्य व श्याम प्रजापति लियोगोडु ठुगु नोगु ये जिल्ला समिति पाखे नेवा पत्रकार टेगु गु समस्या दया चुङ्गुखा उगु समस्या यात न्याने हया उकियात जेङ्केगु कुटा यै उके लागि वेका पिछा ज्या यनादी धैगु भलासाका सिन थौया नेपाल मण्डलले सक्तान ज्याजो ठुले मेगु नेपाल मण्डल कने सुदस्या जचिपा च्याटाईले चुनाव वेगेजी उबले तकै नीति जी जुजमान थाना उने त उजा ब्यादिसा ब्या सुभ छेतासँग प्या भएको फहरिया त भटिन ढोगिना उनीको वा मौनीको निबे थला अलग अलग मिचा वा थले टेगो याना दिस फोहर मैला व्यवस्थापन ऐन 2062 कठन स्रोटे है फोहरिया वर्गीकरण या मागो अनिवार्य जोगो जुल अले थुक्त यागो प्रत्येक नागरिक या कर्तव्यन हत ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेपो Sapishigu Mankasa Metro FM VP 44